नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np/ संसारभरै के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। सभामुख नेम्बाङद्वारा संविधान सभाका 5 समितिका सभापति चयनका विषयमा आन्तरिक छलफल। 9 महाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै। राज्यको पुनर्संरचना विदेशीको नक्कल गरेर नभए नेपालको भौगोलिक अवस्थाको मूल्याङ्कन गरेर गरिनुपर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्री आचार्यको धारणा। पेट्रोलियम पदार्थको मूल्य छिट्टै वृद्धि हुने सूचना तथा संचार मन्त्री डाक्टर रिचालको भनाई। भारतको स्थानीय पञ्चायतद्वारा 650 वर्ष पुरानो परम्परा तोड्दै अन्तर्जातीय विवाहलाई स्वीकृत। भारतको सिन्ध नदीमा डुङ्गा दुर्घटनामा 6 बालबालिकाको मृत्यु, 4 घाइते। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज चेन्नई सुपर किङ्स र दिल्ली डेयर डेभिल्स भेट्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। संविधान सभामा रहेका 5 समितिका सभापति चयनका विषयमा सभामुख सुभाष चन्द्र नेमाङले आन्तरिक छलफल गर्नुहुने भएको छ। वैशाख 15 गते भित्रमा समितिलाई पूर्णता दिने गरी कार्ययोजना बनाएको संविधान सभाले यही वैशाख 5 गतेसम्ममा सहमति प्रक्रियाबाट सभापति चयन गर्ने उल्लेख गरेको थियो। तर आजसम्म पनि दलहरूबीच सर्वसम्मत हुन नसकेपछि सभामुख नेमाङले शीर्ष दलका नेताहरूसँग छलफल गर्न लाग्नु भएको हो। विधानसभामा 5 संवैधानिक समिति गठन भए पनि सभापति चयन भने भएका छैनन्। त्यसमा शीर्ष 3 दल नेपाली कङ्ग्रेस, एमाले र एकीकृत माओवादीले एक एक वटा सभापति लिने र अरू 2 सभापति भने साना दललाई दिने तयारी गरेका छन्। तर साना दलले त्यसको विपक्षमा रहेपछि सर्वसम्म सभापति चयनको प्रक्रिया अन्यमा परेको हो। आसन्न 9 महाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ। पार्टी कार्यालय मदन नगर बल्कुमा बस्ने बैठकमा महाधिवेशनमा पेश गर्ने दस्तावेजको विषयमा छलफल हुने एमालेले जनाएको छ। महाधिवेशनमा पेश हुने दस्तावेजमा विवाद भएपछि दस्तावेजले अन्तिम रूप पाएको छैन। दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष जननाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले राज्यको पुनर्संरचना विदेशीको नक्कल गरेर नभई नेपालको भौगोलिक अवस्थाको मूल्याङ्कन गरेर गरिनुपर्ने बताउनु भएको छ। पूर्वी चितवनको रत्नगरमा निर्माण गरिएको अंश मनोरञ्जन केन्द्रको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सो अवसरमा मन्त्री आचार्यले राज्यको पुनर्संरचना चीन, भारत लगायत विश्वका कुनै पनि देशलाई हेरेर गर्दा नेपालमा लागू हुन नसक्ने भन्दै नेपाली जनतालाई एकजुट बनाएर उनीहरूको मनोभावना बुझेर गर्नुपर्ने बताउनुभयो। उहाँले जाति, भाषा, धर्म, संस्कृति, भूगोल सबै सुहाउँदो हुने गरी राज्यको पुनर्संरचना गर्न जनताले मत दिएको बताउनुभयो। अब बन्ने संविधान सामाजिक न्याय र समानता सहितको लोकतान्त्रिक संविधान हुने बताउनुभयो। पर्यटन नभित्राएसम्म देशको विकासको सम्भावना नभएको भन्दै मन्त्री आचार्यले पर्यटन भित्राउनकै लागि जहाजको संख्या बढाएर विमानस्थलको स्तर उन्नति गर्ने काममा सरकार लागेको बताउनुभयो। आउँदो 5 वर्षभित्रमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी 22 जहाज थप गर्ने योजना सरकारको रहेको बताउनुभयो। 26 सभासद, संवैधानिक नियुक्ति र राजनैतिक नियुक्तिको 1-2 दिनमै टुङ्गो लाग्ने बताउनुभयो। कार्यक्रममा सभासद द्वय स्नात अधिकारी र कृष्ण भक्त पोखरेलले पर्यटक भित्राउने गरी निजी क्षेत्रले गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो। केन्द्रका अध्यक्ष दिनेश कुमार चोकेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष जयन्त थपलिया, सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी लगायतले बोल्नु भएको थियो। सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिसालले पेट्रोलियम पदार्थको चित्तै मूल्य वृद्धि हुने बताउनु भएको छ। सरकारले मूल्य वृद्धिबारे निर्णय गर्न संसदीय समितिको प्रतिवेदन पर्खिरहेको भन्दै उहाँले त्यो आउने बित्तिकै मूल्य बढ्ने बताउनु भएको हो। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रिसालले निगमलाई सधैँ विभिन्न क्षेत्रको रकम कटौती गरेर दिनुपर्ने बाध्यता रहेकाले भाव बढाउन लागेको बताउनुभयो। शिक्षा स्वास्थ्य लगायतको रकम अब पेट्रोलियम पदार्थमा खर्च गर्ने अवस्थामा सरकार छैन। उहाँले भन्नुभयो अब मूल्य वृद्धिको विकल्प छैन। पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने हो भने स्वास्थ्य शिक्षा लगायतमा खर्च गर्ने बजेट आय निगमलाई दिनुपर्ने भन्दै मन्त्री रिसालले सरकार दूरदराजको रकमले सुभान्तलाई संरक्षण दिन नसक्ने बताउनुभयो। पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे संसदीय समितिले अध्ययन प्रतिवेदन तयार पारिरहेको र प्रतिवेदन आउने बित्तिकै अन्तर्राष्ट्रिय मूल्य समायोजन गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। द्वन्द्वका खण्डमा माफी पनि नहुने र द्वन्द्व पनि चर्कन दिने पक्षमा सरकार नरहेको मन्त्री रिसालले बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा सरकारले मध्यम विकल्प अपनाएको छ। मन्त्री रिसालले भन्नुभयो आम माफी पनि द्वन्द्व पनि चर्कन दिँदौ मध्यमार्गी बाटो अवलम्बन गर्ने गरी विधेयक संसदमा पेश भएको उहाँले बताउनुभयो। प्रहरीले ललितपुरको एकान्त कुनामा रहेको बागमती अञ्चल यातायात व्यवस्था कार्यालयबाट 43 जना दलाललाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द्र समीर चन्द बस्नेतको संयुक्त टोलीले बिहान 11 बजे 43 जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ। छानबिन पछि उनीहरूलाई ठगीको मुद्दा चलाइ प्रहरीको तयारी छ। लाइसेन्स बनाउने नवीकरण गर्ने गाडीको नामसारी तथा बलुबोक नवीकरण गर्न सघाउने भन्दै कार्यालयमा 200 भन्दा बढी दलाल सक्रिय रहेका छन्। उनीहरूले कार्यालयका कर्मचारीसँगको मिलेमतोमा छिटो काम गराइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले उनीहरूलाई पक्रेको हो। प्रहरीले यसअघि पनि त्यही कार्यालयबाट 25 जना भन्दा बढी दलाललाई पक्राउ गरेको थियो। पर्साको मुडली गाविसबाट प्रहरीले 8 केजी लाखो औषध चरेसहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्साको निचुटा गाविस 7 निवासी सराजुल म्या अलौ निवासी अफ्ताब आलम र मिस्वा गाविस निवासी जुवाहिर अन्सारी रहेका छन्। निचुटाबाट G3P4945 नम्बरको मोटरसाइकलमा चरेस लिएर भारततर्फ जाँदै गरेका म्या र आलमलाई इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले मुडली 5 बाट पक्रेको हो। यसैबीच पर्सा प्रहरीले ठगी अभियोगमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। बेरिकस उपमहानगरपालिकाका 13 निवासी जोगेन्द्र प्रसाद कलवारलाई पक्राउ गरेको हो। जिल्ला अदालत पर्साले उनीसँग ठगी मुद्दामा रु 13,13,333 धरौटी माग गरेको थियो। कलवारले माग अनुसारको धरौटी रकम तिर्न नसकेपछि जेल पठाएको प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले बताउनुभयो। शिक्षा सेवा आयोगले स्थायी पदपूर्तिका लागि नतिजा प्रकाशन गरिरहेका बेला विक्रमसम्म 2063 यताका स्थायी शिक्षक पेसाबाट विस्थापन हुने सम्भावना बढेको छ। आयोगले गत वर्ष माध्यमिक तहका 13,000 शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दैछ भने यस्तै साता प्राथमिक तहका शिक्षकको मौखिक अन्तर्वार्ता प्रारम्भ हुँदैछ। विक्रमसम्म 2063 यता नियुक्ति अस्थायी शिक्षकलाई पनि स्थायीको प्रक्रियामा सामेल गराउँदा अनुभवको अङ्क प्रदान गर्नुपर्ने तथा स्थायी हुन नसके पनि पेसाबाट अलग नगराउने विषयमा सरकार र शिक्षक संगठन बीच विगतमा सहमति भएको थियो। सो अवधिभन्दा उता नियुक्ति शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउने सहमति भएको थियो। हाल अस्थायी र राहत दरबन्दीमा गरी करिब 55,000 शिक्षक कार्यरत छन्। अस्थायी शिक्षकले गत पुसदेखि रत्न पार्कमा रिले अनसन गरिरहेका छन् भने राहत शिक्षकले शिक्षा विभागमा धरना दिइरहेका छन्। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ललबहादुर बेसले यही वैशाख 20 गतेसम्म सुसहमति कानून नभए प्रचारात्मक र क्रियात्मक आन्दोलन गर्ने बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले अस्थायी र राहत शिक्षकलाई पेसाबाट विस्थापन नगर्ने गरी वा एकमुष्ट रकमले दि सम्मानका साथ विदाई गर्ने लेखात विकल्पमा सरकार जानुपर्ने माग गर्नुभयो। स्वदेशी लगानीका मझौला तथा साना उद्योगमा श्रमिकको सुरक्षामा ध्यान नदिँदा जोखिम बढ्दै गएको सरकारवालाहरूले बताएका छन्। ठूला र बहुराष्ट्रिय कम्पनीहरूमा सुरक्षाका उपाय अपनाउने गरे पनि धेरैजसो स्वदेशी लगानीका मझौला तथा साना उद्योगमा श्रमिकको सुरक्षाको आधारभूत उपायतर्फ पनि ध्यान नदिएको नेपाल ट्रेड युनियन महासङ्घ जिफन्डका उप महासचिव जनक चौधरीले बताउनुभयो। कामको प्रकृति हेरेर मास्क, पन्सा, हेलमेट, डोरी फाइल स्वरूप लुका जस्ता सुरक्षात्मक उपायका बारेमा उद्योगी व्यवसायहरू नै सचेत हुनुपर्नेमा खासै चासो नदिने गरेको पाइएको उहाँको दावी छ। सुरक्षाका विषयमा आवाज उठाए सम्बन्धित उद्योगले श्रमिकलाई राजनीति गर्न खोजेको आरोप लगाउँदा पनि समस्या भएको चौधरीले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकारले देशभरको क्यासिनो बन्द गरेको प्रति तपाईँ के भन्नुहुन्छ? ए, राजस्व नबुझाउँदाको परिणाम बे, कर्मचारीको रोजी रोटी खोज्ने काम सी, सहमतिमा जानुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्ने छौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रममा 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, भारत हरियाणाको स्थानीय पञ्चायतले 650 वर्ष पुरानो परम्परा तोड्दै अन्तर्जातीय विवाहलाई स्वीकृति दिएको छ। मलेसोटा गाउँका 36 जाति समेटिएको सत्रोल खाब महापञ्चायतले गाउँ बाहिर गोत्र नमिल्ने र सीमा नछोडिएका गाउँमा बिहेबारी खुल्ला गरेको हो। महापञ्चायतले सगोत्री र सीमा जोडिएका गाउँका केटाकेटी बीच विवाह हुन नसक्ने तथा अन्तर्जातीय बिहेका लागि दुवै पक्षका आमा बाबुको सहमति हुनु अनिवार्य गरेको छ। यसअघि महापञ्चायत अन्तर्गतका 42 वटा गाउँका बासिन्दा एउटै परिवारका रूपमा मानिने हुँदा बिहेबारीमा रोक लगाएको थियो। 42 वटा गाउँको क्षेत्रफल ठूलो भएको र त्यसभित्रका गाउँमा विवाह गर्न नपाउँदा विवाहितको संख्या बढ्दै गएपछि स्थानीय गाउँ पञ्चायतहरू परम्परामा परिवर्तन गर्न सहमत भएको सञ्चार माध्यमहरूले जनाएका छन्। भारतको मध्य प्रदेश स्थित दतियारा ग्वालियर जिल्लाको सीमा क्षेत्रमा बग्ने सिन्धा नदीमा डुङ्गा दुर्घटनामा 6 बालबालिकाको मृत्यु भएको छ भने डुङ्गा दुर्घटनामा 4 जना घाइते भएका छन्। माझी समुदायका बालबालिका सुभा डुङ्गा गैराती अबेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दतिया जिल्लाका प्रहरी कन्ट्रोल अफिसर एमके देवले डुङ्गा दुर्घटनामा केही बेपत्ता भएको आशंकामा खोजी कार्य जारी रहेको बताएका छन्। प्रहरीका अनुसार धेरै यात्रा सवार रहेका कारण डुङ्गा दुर्घटना भएको हो। डुङ्गामा सवार मध्ये करिब 10 जना बेपत्ता भएको आशंकामा उद्धार कार्य जारी राखिएको छ। तर डुङ्गामा कति सवार थिए भने यकिन भएको छैन। खेल समाचार, इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एकमात्र खेल हुँदैछ। बेलुका 7:08 बजेपछि हुने खेलमा चेन्नई सुपर किङ्स र दिल्ली डे डेभिल्स भिड्नेछन्। चेन्नई प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरुमा रहनेछ। चेन्नईले पहिलो खेल गुमाएको छ भने दिल्लीले एउटा खेलमा जित हात पारेको छ भने अर्को खेल गुमाएको छ। चेन्नई महेन्द्र सिंह धोनी तथा दिल्ली